मायूसी का नहीं है। उम्मीद है कि उम्मीदों के सैकड़ों आफ्ताब यहाँ रोशन हैं। जिस दिन जज्ब अता होगा, आप अपने इरादों की पस्तियों, हिम्मतों की बर्बादियों और गुनाह की तबाहकारियों को भूल जाएंगे। जिस दिन जज्ब अता होगा, उस दिन इंसान क्योंकि पहले इंसान कोशिश करता है और मेहनत करता है, फिर उसको समर मिलता है, फल दरख्त लगाता है। अब लगा के फौरन इंतज़ार करे, कल लगाया था आज फल आ जाए, आज नहीं कल परसों, बल्कि बाद जगह बरसों भी फल नहीं आता। फिर उसके बाद जो है वो फल आता है, 5 साल के बाद बाद दरख्तों में, बाद में उसके भी बाद। इसी तरह इसका मतलब ये नहीं कि दरख्त बेकार है, बाज़ों में फल देर से आता है। इसी तरह अल्लाह ताला फरमा रहे हैं कि लगा रहे, जिस दिन अल्लाह ताला का जज्ब अता होगा, यानी ये दरख्त फल देने लगेगा और हमें खुद ये चीज़ महसूस होगी। बच्चा भी बतदरीज बड़ा होता है और बालिग होता है, पैदा होते साथ ही उसको इंची टेप से नापा तो मायूस हो जाएंगे। रफ्ता रफ्ता वो थोड़ा सा बड़ा होता है, कुछ समझदार होता है, फिर जो है वो शीर खार से नौनिहाल होता है, नौनिहाल से फिर होनिहार होता है, फिर उसके बाद जो है वो लड़कपन में कदम रखता है, फिर नौजवानी और 13, 14, 15 साल की उम्र में फिर वो बालिग होता है। फिर अब इससे पहले ही से अगर उससे ये उम्मीद लगाएं और आदमी मायूस हो जाए तो ये जिसे कहते हैं ये कम फहमी और कम अकली की बात। इसी तरह इन सब रास्तों में भी थोड़ा वक्त लगता है, अगर थोड़ा सा कच्चे पक्के चलता रहे तो परेशान ना हो बल्कि चलता रहे। हज़रत वाला फरमाते थे, होता है तय ये रास्ता मालिक के जज्ब से, करते मगर हैं जज्ब को पिन्हा किए हुए, छुपा कर अपना बनाते हैं। सबको अगर दिखा दें जज्ब की नेमत तो फिर क्योंकि आलम गैब ना रहे, पर्चा आउट हो जाए। हज़रत वाला फरमाते थे कि अल्लाह ताला के नाम में, अल्लाह ताला के रास्ते में चल कर देखो, इतना मज़ा है कि अगर अल्लाह ताला अपने रास्ते के मज़े को आम कर देते, दूसरों को इससे मुत्तला फरमा देते तो कोई काफिर काफिर न रहता, कोई फासिक फासिक न रहता। अगर पता चल जाता कि अल्लाह के रास्ते में, अल्लाह ताला की मोहब्बत में क्या मज़ा है। लेकिन क्योंकि मामला यहाँ इम्तिहान का है, इम्तिहान में सारी चीज़ें आउट नहीं की जाती, दिल के अंदर मालूम होता है। और वो कैसे मालूम, उसके लिए अलामत ये भी नहीं कि उसको ऐसा छुपाया कि कोई जान ही ना सके, उसके पास बैठने से ही पता चल जाता है। सकीना वहीं नाजिल होता है, सुकून मिलता है, गुनाहों के पहाड़ जो हैं वो ख़त्म हो जाते हैं, बेचैनी और इज़्तिराबी कैफियत ख़त्म हो जाती और आदमी को सुकून वहीं से मिलने लगता है। हुवल्लज़ी अंज़ला सकीनता फ़ी क़ुलूबिल मुमिनीन, अल मुमिनीन यानी ख़ास मुसलमान, जो ख़ास मुसलमान से मुराद है अल मुमिन, जहाँ भी हदीस शरीफ में वहाँ ख़ास मुसलमान मकसूद है। इसका मतलब तो ऐसा होता, अगर सिर्फ मोमिन वो आदमी होता जिसकी ज़बान व हाथ से दूसरों को मुस्लिम होता हो या मोमिन होता तो वो मोमिन फिर रहता ही नहीं, ऐसा ये नहीं। इसीलिए अहले इल्म ने इसका तर्जमा फरमाया, जहाँ अल मुमिन है वहाँ ख़ास मुसलमान है यानी अल्लाह वाला। तो यहाँ भी वही मुराद है, अल्लाह वाला। हुवल्लज़ी अंज़ला सकीनता फ़ी क़ुलूबिल मुमिनीन, वो ज़ात है यानी अल्लाह ताला की ज़ात है जो सकीना नाजिल करती है कहाँ पे क़ुलूबिल मुमिनीन में, मोमिनीन के दिल में, ख़ास जो ईमान लाते हैं फिर ईमान पर मेहनत करते हैं, फिर उनके दिलों में अल्लाह ताला सकीना नाजिल फरमाते हैं, सुकून वहाँ उतरता है। और इसीलिए अल्लाह ने फरमाया हुवल्लज़ी अंज़ला सकीना, फरमाया कि सुकून नाजिल होता है ऊपर से। कोई लाख मशीनरी और टेक्नोलॉजी इस्तेमाल करे, कभी भी ज़मीन से कोई सुकून नहीं निकाल सकता। अगर पेट्रोल की मानंद होता ये सुकून दिल, ज़मीन में करके बोरिंग इसको हर काफिर भी पा जाता। हज़रत वाला ने अपने शेर में फरमाया कि जो लोग पेट्रोल निकाल के उस पर कब्ज़ा कर सकते हैं तो फिर वो सुकून पे जो सबसे पहले कब्ज़ा करते हैं, क्योंकि यही चीज़ नापैद है। पेट्रोल तो फिर भी मिल जाता है, सुकून उनको नहीं मिलता। लेकिन सुकून अल्लाह ताला ने ज़मीन में रखा ही नहीं है, سکون آسمان سے اترتا ہے، انہی کے دلوں میں اترتا ہے جو اللہ تعالیٰ کو اچھی طرح راضی کرتے ہیں۔ حضرت والا فرماتے تھے کہ اس طرح مچھلیاں اگر اوپری سطح پر رہیں تو مچھلیوں کو بھی پورا سکون اور پورا چین نہیں ملتا، ٹھنڈک نہیں ملتی۔ ان جو مچھلیاں، پھر جو پرانی مچھلیاں ہوتی ہیں وہ نئی مچھلیوں کی شکایت سن کے ان کو مشورہ دیتی ہیں کہ تمہیں گرمی اس لیے لگ رہی ہے کہ تم پانی کی اوپری سطح پر ہو، ہماری مانو تو نچلی سطح پر آ جاؤ تاکہ وہاں ٹھنڈک ہے، اوپر سورج کی شعاع لگ رہی ہے، پانی گرم ہے اوپر کا پانی، اندر کا پانی ٹھنڈا ہے، اندر کا پانی ٹھنڈا ہے، جتنا گہرائی میں جائیں اتنا پانی ٹھنڈا ہوگا اور اتنا جو ہے وہ سکون ہوگا دنیا کے شور شرابے سے۔ تو اسی طرح اللہ والے بھی چاہتے ہیں، اللہ والے بھی کہتے ہیں اللہ تعالیٰ کی یاد میں اس طرح غرق ہو جاؤ، اس طرح غرق ہو جاؤ کہ پھر دنیا و مافیہا سے بے خبر ہو جاؤ۔ لیکن ہم چاہتے ہیں نہیں، انہیں نوجوان مچھلیوں کی طرح کہ کچھ لوگ جو ہیں وہ سمندر میں اتنا بہترین نظارہ ہے، کوئی سن بات لے رہا ہے، کوئی نہا رہا ہے، اس کو دیکھنا بھی ہے، لہذا پھر جو دیکھنے والے ہیں پھر وہ پریشان رہتے ہیں۔ اسی لیے تو کہیں کے بھی ہو نہیں پاتے، ادھر کے لوگ نظارے ادھر کے دیکھتے ہیں، ادھر کے لوگ نظارے ادھر کے دیکھتے ہیں۔ جب ہم ادھر کے نظارے چھوڑ دیں گے، یعنی نفس و شیطان کی دوستی چھوڑ دیں گے، پھر رحمان کی حقیقی دوستی انشاءاللہ ہمیں نصیب ہوگی، پھر وہ سکون کا سلسلہ شروع ہوگا۔ اب دیکھیے، پھر حضرت والا یہ فرماتے ہیں مچھلیاں پانی میں بھی ہیں پھر بھی گرمی کا شکار ہیں، پانی میں ہوتے ہوئے تو ان کی شکایت کیا وجہ ہے؟ وجہ نہیں ہے، بیجا ہے، کیونکہ وہ خود غلطی پر ہیں۔ ان کو سمجھایا جا رہا ہے کہ تم گہرے پانی میں جاؤ۔ اسی طرح ہم نماز بھی پڑھ رہے ہیں، ہم روزہ بھی رکھ رہے ہیں، لیکن ہم بہت سے معاصی میں بھی مبتلا ہیں، اپنے اخلاق کی اصلاح نہیں کرائی۔ ٹھیک ہے، کھلے گناہ سے بچا دیا اللہ تعالیٰ نے، بار بار سن کے اپنا ظاہر ہم نے بنا لیا، لیکن ہمارے باطن میں ابھی بھی جو ہیں وہ خامیاں موجود ہیں۔ جب اس کی اصلاح ہو جائے گی اور پھر ہمیں ہماری صحیح اصلاح، حضرت والا فرماتے تھے کہ جس کو اپنی بیوی بچوں کی کامل اصلاح کی فکر نہ ہوئی، حقیقت میں اس کی اپنی بھی اصلاح نہیں ہوئی، بیوی بے پردہ پھر رہی ہے، بیوی نماز نہیں پڑھ رہی ہے، بچہ بھی جو ہے وہ دین پہ نہیں چل رہا ہے، ہمیں فکر بھی نہیں۔ ایک تو یہ ہے کہ ہم فکر میں کڑے جا رہے ہیں اور اس کو حت الامکان کوشش کر رہے ہیں ماحول میں لانے کی، اور کسی نہ کسی طرح اس کو دین کی بات بتانے کی، دین پر چلانے کی، تو پکڑ سے بچنے کی امید ہے۔ اور اگر ہم نے اس کو اسی کی روش پہ چھوڑ دیا کہ یہ لوگ تو نہیں سنتے، یہ چھوڑو، ان کا راستہ الگ ہے، ہمارا راستہ الگ ہے، تو پھر ان کی تو پکڑ ہوگی، ان کی وجہ سے ہماری بھی پکڑ ہوگی کہ ہم نے تمہیں اس کنبے کا سربراہ بنایا تھا۔ اور سربراہ سے پوچھ الگ ہوتی ہے، عام آدمی سے پوچھ الگ ہوتی ہے، سربراہ سے الگ پوچھ ہوتی ہے کہ تم نے ان کی خبر گیری کیوں نہیں کی۔ اسی لیے فرما دیا پہلے، وقو انفسکم یا ایھا الذین آمنوا، اپنی اصلاح کرو پہلے، یا ایھا الذین آمنوا قو انفسکم واہلیکم نارا، اپنے آپ کو اور اپنے اہل و عیال کو دوزخ کی آگ سے بچاؤ، جو کہ وقودھا الناس والحجارہ، دوزخ کی وہ آگ جو دہکائی ہوئی ہے، جس کا ایندھن ہے انسان اور پتھر، اس کے اندر انسان جلے گا اور پتھر جلیں گے۔ اللہم احفظنا منہم، اللہ تعالی ہم سب کی حفاظت فرمائے۔ لہذا صحیح اصلاح وہ ہے کہ جس کو اپنی اصلاح کی بھی مکمل فکر ہو جائے، یعنی اتنا کام چلا رہے ہیں تو کام تو 10,000, 11,000, 12,000 سے بھی چل رہا ہے لوگوں کا، لیکن پھر ہم کیوں تمنا اور کوشش ہمیشہ کرتے ہیں اتنی تنخواہ ہو جائے کہ آسانی سے گزارا ہو جائے، کچھ بچ بھی تو جائے، کل کو بچوں کی شادیاں کرنی ہے، کل کو گھر لینا ہو تو پھر کیسے کریں گے؟ ہر آدمی اس فکر میں ہے، لیکن اس کی کوئی فکر نہیں ہے کل کو ہم مر کے جائیں گے، ہمارا اندراج کس رجسٹر میں ہوگا، مسلمان فاسق و فاجر میں یا اولیاء اللہ میں؟ دو رجسٹر ہیں، اللہ کا شکر ایک رجسٹر سے اللہ تعالیٰ نے ہمیں بچا لیا، کفر کے رجسٹر سے اللہ تعالیٰ نے ایمان ماں کی گود میں عطا فرما دیا۔ اب رہ گئے دو رجسٹر، حضرت والا فرماتے تھے اب ان میں سے دو میں سے ایک ہے اولیاء اللہ کا، ایک ہے نافرمان مسلمان۔ اب ہم دیکھیں کہ ہم اپنا اندراج کس میں کرانا چاہتے ہیں اور سے اور کی تمنا کیوں نہیں کرتے۔ اللہ تعالیٰ ہمیں اپنی بھی فکر عطا فرمائے، اپنے گھر والوں کی بھی فکر عطا فرمائے، ساری امت کی فکر نصیب فرمائے۔ الحمدللہ رب العالمین، والصلاة والسلام علی رسوله الکریم، واعف عنا واغفر لنا وارحمنا، انت مولانا فانصرنا علی القوم الکافرین، اللهم انا نسالك العافيه والمعافاه في الدنيا والاخره. اللهم انا نجعلك في نحورهم ونعوذ بك من شرورهم. رب انصرنا على القوم المفسدين. ربنا لا تجعلنا فتنه للقوم الظالمين. وصلى الله تعالى على خير خلقه محمد واله واصحابه اجمعين. آمين.